والحمد ثنا الہی او مالک ہر ہر دا اس دا نام چتارن والا او کسے میدان نہیں ہردا رحمت بلے تے بلے بلے بلے ایک گناہ میرا ماپے ویکھے تے دیوے دے نکالا لاکھ گناہ میرا اللہ ویکھے اوپر دے پاون والا تے بخشے جاون او میں ورگے موکالے فضل کرے تے بخشے جاون او میں ورگے موکالے چنگی صورت تے عاشق ہونا ایک آدھی دنیائی عاشق بن تو اس سونے دا او جسے شکل بنائی تے سب سیار رل پانی لوٹ کریا تے کوئی مرسی پر کے جنا پر کے سر تے رکھیاں او پیر رکھ ڈر ڈر کے او جنا پر کے او سر تے رکھیاں پیر رکھ ڈر ڈر کرے تے ہس ہس جنا قدر نہیں میرا میں صاحب نو وڈیاں میں گلیاں داروڑا کوڑا او محل چڑھایا سائیاں میں گلیاں دا रोड़ा कूड़ा ओ महल चढ़ाया साया ते बेली बेली हर कोई आखे अते मैं भी आखा बेली उस वेले दा ओ कोई न जबेली जद जासी जान अकेली सिदा ओ ताज मुहम्मद अते मावां ठंडियां चावां बाप ने सिदा ओ ताज मुहम्मद ओ मावां ठंडियां चावां प्यो मरे कर वेला ओ शाला मरन नवीर किसे दे उजड़ जांदा जे मेला जिसने काबा ओ तक ना होवे ओ तक लो सूरत मादी ओ ले ओ यार हवाले रब दे मेलनी चार दिना जे उस दिन ईद मुबारक हो सी ओ जिस दिन फेर